Book 2 98 98 حروف العطف المزدوجة أبيان وي أوياي صحيح أن الرحلة كانت جميلة إلا أنها كانت متعبة جدا सहल चांगली झाली पण खूपच थकवणारी होती صحيح ان القطار كان حسب الموعد الا انه كان مليئا جدا ट्रेन वेळेवर होती पण खूपच भरलेली होती صحيح أن الفندق كان مريحاً، إلا أنه كان غالياً جداً. هوتيل آرامداي هوتي، پن خوبت مهاغڑے هوتي. هوتيل آرامداي هوتي، پن خوبت مهاغڑے هوتي. سيسافر إما بالباص أو بالقطار. تو اكتر بس كيمها ٹرين پکڑنار. تو اكتر بس किंवा ट्रेन पकडणार سياتي اما اليوم او غدا باكرا तो एकतर आज संध्याकाळी किंवा उद्या सकाळी येणार तो एकतर आज संध्याकाळी किंवा उद्या सकाळी येणार سيسكن اما معنا او في الفندق तो एकतर आमच्या सोबत तरी राहील किंवा हॉटेल मध्ये राहील तो एकतर आमच्या सोबत तरी राहील किंवा हॉटेल मध्ये राहील انها تتكلم الاسبانيه كما ايضا الانجليزيه ती स्पॅनिश बरोबर इंग्रजी सुद्धा बोलते तो स्पॅनिश बरोबर इंग्रजी सुद्धा बोलतो لقد عاشت في مدريد كما ايضا في لندن ती माद्रिद बरोबर लंडन मध्ये सुद्धा राहिली आहे ती मद्रिद बरोबर लंडन मध्ये सुद्धा राहिली आहे انها تعرف اسبانيا كما ايضا انجلترا तिला स्पेन बरोबर इंग्लंड सुद्धा माहित आहे तिला स्पेन बरोबर इंग्लंड सुद्धा माहित आहे انه ليس فقط غبيا بل ايضا كسولا तो फक्त मूर्ख नाही तर आळशी सुद्धा आहे तो फक्त मूर्ख नाही तर आळशी सुद्धा आहे انها ليست فقط جميله بل ايضا ذكيه ती फक्त सुंदर नाही तर बुद्धिमान सुद्धा आहे ती फक्त सुंदर नाही तर बुद्धिमान सुद्धा आहे انها لا تتكلم فقط الالمانيه بل ايضا الفرنسيه ती फक्त जर्मन बोलत नाही तर फ्रेंच सुद्धा बोलते ती फक्त जर्मन बोलत नाही तर फ्रेंच सुद्धा बोलते لا استطيع ان اعزف على البيانو ولا على القيثاره मी पियानो वाजू शकत नाही आणि गिटार सुद्धा वाजू शकत नाही मी पियानो वाजवू शकत नाही आणि गिटार सुद्धा वाजवू शकत नाही لا استطيع ان ارقص الفالس ولا السامبا मी वॉल्ट्ज नाच करू शकत नाही आणि सांबा नाच सुद्धा करू शकत नाही मी वॉल्ट्ज नाचू शकत नाही आणि सांबा नाच सुद्धा करू शकत नाही لا احب الاوبرا ولا الباليه मला ऑपरा आवडत नाही आणि बॅले सुद्धा आवडत नाही मला ऑपेरा आवडत नाही आणि बॅले सुद्धा आवडत नाही كلما اشتغلت بسرعه اكبر كلما انتهيت منه باكرا तू जितक्या वेगाने काम करशील तितक्या लवकर काम पूर्ण करू शकशील तू जितक्या वेगाने काम करशील تتكيا لوكر كام بورن كرو شكشيل. كلما أتيت أكثر باكرا كلما قدرت أن تذهب أكثر باكرا. تو جتكا لوكر يشيل تتكا لوكر تو زاو شكشيل. تو جتكا لوكر يشيل تتكا لوكر تو زاو شكشيل. كلما تقدم المرء في العمر كلما أصبح أكثر رضا. जसे वय वाढत जाते तस तसे माणसाचे जीवन निवांत होत जाते. जसे वय वाढत जाते तस तसे माणसाचे जीवन निवांत होत जाते.